छ। नेता केसीले भन्नुभयो लोकतन्त्रमा सबैभन्दा विश्वास गर्ने प्रधानमन्त्री कोइरालाको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगले अघि बढ़िरहेको छ। सरकारको नीति तथा कार्यक्रम संसद बाहिरबाट जारी गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको बताउँदै नेता केसीले कंग्रेसबाट मन्त्री बनेकाहरू समेत आफै पार्टी हो भन्दै अघि बढ़ेको जिकिर गर्नुभयो। कुनै पनि ठूला निर्णय गर्दा सरकारले पार्टीसँग कुनै सल्लाह गर्दैन, नेता केसीले असन्तुष्टि जनाउँदै भन्नुभयो। सहमति गरेर अघि बढ़नु परेमा पार्टीसँग परामर्श नै नगरी सरकार चलिरहेको छ, यसले पार्टी र सरकार दुवैमा समस्या आएको छ। फरक प्रसंगमा बोल्दै नेता केसीले न्यायिक अंगमा हुने नियुक्तिमा राजनीतिक भागभण्डा गर्दा न्यायालयमा दीर्घकालीन असर पर्ने उल्लेख गर्नुभयो। न्यायालयमा नियुक्ति गर्दा राजनीतिक भाग गरिन नहुने उहाँको सुझाव थियो। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि अस्वस्थ हुनुभएको छ। ज्वरो आउने र बान्ता हुने समस्या देखिएपछि उहाँलाई आइतबार राति शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको हो। डाक्टरले स्वास्थ्य जाँच गरिरहेका र अवस्था सामान्य रहेको बताइएको ओलीका सहयोगीले जानकारी दिनुभयो। 7 वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरेपछि ओली पटक पटक अस्वस्थ हुँदै आउनु भएको छ। पछिल्लो पटक लामो समय उपचार गराएर उहाँ दिल्लीबाट 2 हप्ता अघि स्वदेश फर्कनु भएको थियो। डाक्टरहरूले आराम गर्न सल्लाह दिए पनि पार्टी महाधिवेशनका कारण ओली विभिन्न कार्यक्रममा सक्रिय हुँदै आउनु भएको छ। एकीकृत माओवादीको काठमाडौँ जिल्ला सम्मेलनमा पार्टीका चर्चित केन्द्रीय नेताहरू नै केन्द्रीय प्रतिनिधिको चुनावमा पराजित भएका छन्। आगामी 20-18 हुने राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधि छनौटका लागि भएको चुनावमा पराजित हुनेहरूमा अधिकांश नेता डाक्टर बाबुराम भट्टराई पक्षधर रहेका छन्। यस्तै चुनाव हार्नेकी लिस्टमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डका पूर्व स्वकीय सचिव एवं भतिज समीर दाहाल समेत पर्नु भएको छ। काठमाडौँको कपरमा गैराती सम्पन्न काठमाडौँ जिल्ला सम्मेलनले केन्द्रीय प्रतिनिधिका साथै जिल्ला कमिटी सदस्य निर्वाचित गरेको छ। राष्ट्रिय सम्मेलनमा पराजित हुनेहरूमा नेताहरूमा महाधिवेशन आयोजक समितिका सदस्यहरू खिमला देवकोटा, सुनाम साथी, गंगा बेलबासे, सबिना अर्याल सहिता महर्जन रहेका छन्। यसै गरी एमाले छोडेर एमाओवादीमा प्रवेश गरेका डाक्टर दिल्लीराज खनालले पनि चुनाव हार्नु भएको छ। यसै गरी एमाओवादीका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष एनके प्रसाई, सभासद जेबी चुहरे, खेमराज भट्ट, डाक्टर चन्द्रकान्त पौडेल, कलाधर देवकोटा, सुनिल कुमार पौडेल, राजबाई जमकी, पदम खड्का, देवबहादुर पौडेल, जयबहादुर कार्की, गोपाल शिवाकोटी, हरिगोविन्द लोटेल, दिपेन्द्र बहादुर छेत्री, रामनाथ मैनाली, कृष्ण आचार्य, माधव मरच्छा लगायत पनि केन्द्रीय प्रतिनिधि हुनबाट वञ्चित भएका छन्। यसै गरी युवा नेताहरू अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझी, सचिव अनिल शर्मा, नेता बाबुराम भट्टराईका सहयोगी मुकुन्द देवकोटाले पनि केन्द्रीय प्रतिनिधिको चुनाव हार्नु भएको छ। सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिश गरिएका नामबारे आपत्ति जनाउँदै आएको नेपाल बार एसोसिएशनले आज त्यसबारे औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ। गैराती अबेरसम्म बसेको बैठकै ठोस निष्कर्ष निकाल्न नसकेपछि आज पुनः बैठक बसेको हो। बार पदाधिकारीहरूले हिजो न्याय परिषदद्वारा सिफारिश गरिएका स्थायी न्यायाधीशबारे धारणा बुझ्न केन्द्रीय सल्लाहकार समितिसँग समेत छलफल गरेको थियो। समितिले सिफारिशहरू टिप्पणा भन्दै त्यसलाई पर्ने निष्कर्ष निकालेको थियो। समितिले निर्णय उल्टाउन संसदीय सुनवाई विशेष समितिलाई दबाव दिन तथा निर्णय प्रक्रियामा सहभागी बारका 2 सदस्यलाई फिर्ता बोलाउन कार्य समितिलाई सुझाव दिएको थियो। बारका तर्फबाट उपेन्द्र केसरी नेउपाने र खिमनारायण ढुङ्गना परिषद सदस्य छन्। न्याय परिषदले गत मंगलबार 8 न्यायाधीशको नाम सिफारिश गरेको थियो। सिफारिश गरिएका मध्ये वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्र बाहेक अन्य 6 जना विवादित पृष्ठभूमिमा रहेका छन्। खराब आचरण भएकालाई न्यायाधीश सिफारिश गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। 15 जना स्थायी न्यायाधीश रहने सर्वोच्च अदालतमा 10 जनाको पद रिक्त भए पनि न्याय परिषदले 8 जनाको मात्रै सिफारिश गरेको थियो। नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने सार्वजनिक राजनैतिक प्रतिवेदनलाई अन्तिम रूप दिन मसौदा समितिको बैठक आज पनि बस्दै भएको छ। पार्टी मुख्यालय बल्खुमा दिउँसो 3 बजे बस्ने बैठकमा पार्टी अध्यक्ष तथा मसौदा समितिका संयोजक झलनाथ खनाले प्रस्तुत गरेको प्रारम्भिक मसौदामाथि सदस्यहरूले धारणा राख्ने कार्यक्रम छ। चैत्र मसान्तसम्म राजनैतिक प्रतिवेदनको मसौदा तयार गर्ने, वैशाख 5-10 गतेसम्म केन्द्रीय कमिटिमा छलफल गर्ने र वैशाख 15 तल्लो कमिटिमा छलफल शुरू गर्ने कार्यतालिका भए पनि अहिलेसम्म मसौदाले अन्तिम रूप पाएको छैन, जसले गर्दा जेठ 24-30 गतेसम्म आयोजना हुने महाधिवेशन प्रभावित हुने देखिएको छ। समाजको चरित्र 2062-63 को परिवर्तनलाई हेर्ने दृष्टिकोण परिवर्तित परिस्थितिमा मार्ग निर्देशक सिद्धान्त, जनताको बहुदलीय जनवादलाई परिमार्जन, मित्र शक्ति र शत्रु शक्तिको पहिचान, आगामी कार्यदिशा लगायत महत्वपूर्ण राजनैतिक विषयमा फरक फरक मत रहेको छ। अध्यक्ष खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमको धारणा केही प्रकारको रहेको छ भने अर्का नेता केपी शर्मा ओलीको फरक धारणा रहेको छ। नदी तथा खोलामा पानीको बहाव नबढेकाले तत्काल लोड सेडिङ नघट्ने भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष नदी तथा खोलामा पानीको बहाव नबढेको नेपाल विद्युत प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवन कुमार छेत्रीले जानकारी दिनुभयो। आउँदो जेठको पहिलो हप्तादेखि भने लोड सेडिङ घट्ने उहाँले बताउनुभयो। अघिल्लो वर्ष यो समयमा खोला र नदीमा पानीको बहाव बढेकाले कम लोड सेडिङ भए पनि यस पटक दैनिक 12 घण्टादेखि कम गर्न नसकेको प्राधिकरणले जनाएको छ। हिम नदी र खुलाहरूमा अहिले सामान्य मात्रामा पानीको सतह बढे पनि धेरै बिजुली उत्पादनका लागि प्राप्त छैनन्। व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदिएछ। कामका क्रममा ज्यान गुमाएका, घाइते अपाङ्ग र अस्वस्थ भएकाहरूको सम्झनामा श्रमिक स्मृति दिवसका रूपमा पनि हरेक वर्ष 28 अप्रेलका दिन मनाउने गरिन्छ। दिवसको अवसर पाएर सरकारले 14 राष्ट्रिय व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह पनि आजदेखि शुरू गर्दैछ। कार्यस्थलमा श्रमिकको सुरक्षा सम्बन्धी चेतना जगाउने उद्देश्यले नेपाल सरकारले 2057 सालदेखि व्यवसाय जन्य स्वास्थ्य सुरक्षा सप्ताह मनाउँदै आएको छ। दिवसको नारा यस वर्ष कार्यस्थलमा रसायनहरूको प्रयोगमा सुरक्षा तथा स्वास्थ्य तय गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर व्यवसाय जन्य रोग श्रम सम्बन्ध मृत्युको मुख्य कारण बन्दै गइरहेको छ। विश्वभर वर्ष नै 23,40,000 श्रमिकको कामको सिलसिलामा ज्यान जाने गरेको छ, जसमध्ये व्यवसाय जन्य दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या 3,21,000 रहेको छ भने बाँकी श्रम जन्य र त्यसका कारण लाग्ने विभिन्न रोगका कारण ज्यान गुमाउनेको संख्या रहेको छ। उद्योग, कल कारखाना र अरू कार्यस्थलमाहरूमा विभिन्न प्रकारका रसायनहरूको प्रयोग व्यापक बन्दै गइरहेको छ। रूपन्देही प्रहरीले लाखौं मूल्य बराबरको चिनिया च्याउ आज बिहान बरामद गरेको छ। रूपन्देहीको कालीदह स्थित एक गोदाममा राखिएको अवस्थामा उक्त च्याउ बरामद गरिएको हो। नेपाल भारत सीमाको 10 गजा क्षेत्रबाट करिब 20 मिटरको दूरीमा आमा गाविस वडा नम्बर 8 रहेको गोदाममा राखिएको च्याउ गस्तीमा रहेको प्रहरी टोलीले फेला पारेको हो। तिनीकोटे गोदाम च्याउले भरिएको छ। गोदामबाट च्याउ निकाल्ने 6 जना साइकल चालक भरियालाई पनि प्रहरीले पक्राउ गरेको छ। च्याउ कहाँ उत्पादन भएको हो र कहाँ बेच्न जान लागेको भने खुल्न सकेको छैन। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सत्तापक्षले देशलाई पुरानी र मनोमानी ढंगले अघि बढ़ाउन खोजेको भन्ने मोहन वैद्यको आरोपप्रति तपाईँको प्रतिक्रिया के छ? ए सही कुरा, बी त्यस्तो लाग्दैन, सी व्यवस्थामा प्रदाको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। ट्राफिक खबरको यति बेला नानगढ हेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबिसे काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0556363063 मोबाइल नम्बर 9855061743 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रममा 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै बेलुका बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सतर्क भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको दक्षिणी राज्यको मध्य भागमा आएको टोनान्डो आँधीमा परि 12 जनाको मृत्यु भएको छ। आँधीमा परि अन्य 11 जना घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। आँधीका कारण कयौं घरहरूमा क्षति पुगेको छ। टोनान्डो आँधीले अमेरिकाका कियाव नेब्रस्का कनयास र लोवा र मिसोसारी राज्य नराम्ररी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ। आँधीका कारण कियावका करिब 1,400 मानिस विस्थापित हुन पुगेका छन्। युक्रेनमा रसिया समर्थक लडाकुहरूले आफूले नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सुपरिवेक्षकहरूलाई युद्ध बन्दीको रूपमा सार्वजनिक गरेका छन्। योसँगै युक्रेन संकट झन बढ़ेको छ। रूसले नै यस्तो भड्काउने काम गरेको भन्दै अमेरिकी राष्ट्रपति बराक ओबामाले चेतावनी दिनुभएको छ। रसिया समर्थक लडाकुले आफ्नो नगरमा वर्तमान परिस्थितिमा कुनै पनि सैनिकले आफूहरूको अनुमति नभई प्रवेश गर्न निषेध भएको बताउँदै उनीहरूलाई युद्ध बन्दी ठानिने बताएका छन्। भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति बराक ओबामाले यस संकटमा विश्वलाई एक हुन आग्रह गर्नुभयो। युरोप तथा अमेरिकाले मस्को विरूद्ध आज नयाँ प्रतिबन्ध लगाउने अनुमान गरिएको छ। खेल समाचार। युएमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज किङ्स इलेभेन पञ्जाब र रोयल च्यालेन्जर बेंगलोर बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको पाँचौं स्थानमा रहेको बेंगलोर शीर्ष स्थानमा रहेको पञ्जाबको सामना गर्न लागेको हो। जारी प्रतियोगितामा प्राचीर यात्रा कायम राखेको पञ्जाब आजको खेल पनि जित्ने मनस्थितिमा रहेको छ भने लगातार पछिल्लो दुई खेल गुमाएको बेंगलोर तेस्रो जितको खोजीमा रहनेछ। बेंगलोरले आजको खेल जिते तेस्रो स्थानमा उक्लनेछ भने पञ्जाब एक खेल बढ़ी खेलेको चेन्नई सुपर किङ्ससँग 2 अङ्कको दूरी बढ़ाउनेछ। र एएफसी प्रेसिडेन्ट कप फुटबलको छनौट खेल खेल्नका लागि नेपालको लिग विजेता मनाङ मर्साङ क्लब आज मंगोलिया जाँदैछ। आउँदो 18 गतेदेखि मंगोलियाको उलान बटोरमा हुने प्रेसिडेन्ट कपको समूह सीका खेलमा मनाङ आज दिउँसो त्यसतर्फ जान लागेको हो। समूह सीमा आयोजक मंगोलियाको इर्सिम र कम्बोडियाको सेबेरिङ फुटबल क्लब छ। नेपाली वैशाख 20 गते सेबेरिङ र 22 गते मर्चिनसँग खेल्नेछ। समूहका 3 टिम मध्ये शीर्ष 2 टोली प्रेसिडेन्ट कपको अन्तिम चरणका लागि छनौट हुनेछन्। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू रूप पुनः एकपटक। कोइराला नेतृत्वको सरकार एकलौटी अघि बढ़ेको कंग्रेसका केन्द्रीय सदस्य केसीको आरोप। पार्टी र सरकार दुवैमा समस्या आएको भनाई। नेकपा एमालेको मसौदा समितिको बैठक आज पनि बस्दै बैठकमा प्रारम्भिक मसौदामाथि सदस्यहरूले धारणा राख्ने। अमेरिकाको दक्षिणी राज्यमा आधीमा परि 12 जनाको मृत्यु 11 जना घाइते 1,000 मानिस विस्थापित। र आईपीएल क्रिकेटमा आज पञ्जाब र बेंगलोर भेट्दै एएफसी प्रेसिडेन्ट कप फुटबल खेल्न मनाय मर्साङदी क्लब आज मंगोलिया सधै। हवस्त दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटीसी मल्टीलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने। साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 98452146174।